मिल्छ तालीले, साथ मिल्छ तालीले, साथ मिल्छ तालीले, साथ मिल्छ तालीले। उफ्रिँदै नाच्दा फुत्केला साडी, होस गर कालीले, होस गर कालीले, होस गर कालीले, होस गर कालीले। छैसक्यो तिजको रातको, आउँदा छ सँग सँगैको पानीको। छैसक्यो तिजको रातको, आउँदा छ सँग सँगैको पानीको। आउँदा छ सँग सँगैको पानीको। तोरीको फुल देखे, तोरीको फुल देखे। 산고 잘생겨 디자고 다르고 아우 나 참 상상가이급한 아우 나 참 상상가이급한 I'm sorry.